सर्वोच्च अदालतको न्यायाधीशका लागि न्याय परिषदको सिफारिसमा परेका वैद्यनाथ उपाध्यायका विषयमा आज बिहानदेखि संसदीय सुनवाई सुरु भएको छ। सुनवाई समितिको बैठकमा सभासदहरूले उपाध्यायमाथि बालकृष्ण ढुङ्गेललाई सफाई दिनुको कारणबारे प्रश्न गरेका छन्। बालकृष्ण ढुङ्गेलको मुद्दामा उपाध्यायले पुनरावेदन अदालत राजविराजमा हुँदा सफाई दिएको बारे संसदीय सुनवाई समितिको बैठकमा कङ्ग्रेस सभासदहरूले प्रश्न उठाएका हुन्। सभासद प्रकाश शरण महत, दीपक गिरी लगायतले बालकृष्णलाई के आधारमा सफाई दिएको भनेर वैद्यनाथ उपाध्यायलाई सोधेका छन्। जिल्ला अदालतले पनि ढुङ्गेललाई ज्यान मुद्दामा सजाय सुनाएको र सर्वोच्च अदालतले पनि सजाय सुनाएको अवस्थामा पुनरावेदन अदालतमा हुँदा उपाध्यायले के आधारमा ढुङ्गेलाई सजाय सुनाएको हो भन्ने सभासदहरूको प्रश्न छ। वैद्यनाथले पुनरावेदन अदालतमा हुँदा बालकृष्णलाई सफाई दिने गरी फैसला सुनाएका थिए। ढुङ्गेललाई जिल्ला र सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। यसबारे उपाध्याय विरुद्ध सुनवाई समितिमा उजुरी समेत परेको छ। यसबीच संसदीय सुनवाईका लागि समितिको बैठकमा उपस्थित उपाध्यायमाथि एमालेका सभासदहरूले अंश मुद्दाका विषयमा समेत प्रश्न सोधेका छन्। पुनरावेदन अदालतमा हुँदा आफैले फैसला सुनाएको मुद्दा उपाध्यायले प्राकृतिक न्यायको सिद्धान्त विपरीत सर्वोच्च अदालतमा समेत आफैले हेरेकोमा सभासदले प्रश्न उठाएका हुन्। सुनवाई समितिको प्रारम्भमा बोलेका प्रस्तावित न्यायाधीश उपाध्यायले पीडित र असहायलाई आफूले न्याय दिन चाहेको बताएका छन्। साथै वातावरणको क्षेत्रमा काम गर्ने आफ्नो रुचि रहेको उनले बताएका छन्। मङ्गलबारदेखि जारी एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो बस्ने बैठकमा संविधानसभा उपनिर्वाचनका लागि उम्मेद्वारको नाम तय गर्ने ए माओवादीले जनाएको छ। ए माओवादीले पुरानै उम्मेद्वारलाई त्यस क्षेत्रमा उठाउने तयारी गरेको छ। काठमाडौँ दुईबाट लामडी पोखरेल, चितवन चारबाट चित्रबहादुर श्रेष्ठ, बर्दियागबाट भवन कुमार थारू र कैलाली छबाट लीला भण्डारीलाई नै उठाउने ए माओवादीको तयारी छ। नेकपा एमालेकी स्थायी समितिको बैठक आज बस्दैछ। पार्टी कार्यालय बल्कुमा साँझ 5 बजे बोलाइएको बैठकमा संविधानसभा उपनिर्वाचनका लागि उम्मेद्वारको नाम तय हुने बताइएको छ। संविधानसभाको निर्वाचनमा दुई स्थानबाट विजय हासिल गरेका उम्मेद्वारले एक स्थान छाडेपछि विभिन्न 4 निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो। एमाले काठमाडौँ क्षेत्र नम्बर 2 नवराज पराजुली, चितवन क्षेत्र नम्बर 4 पार्वती रावल, बर्दिया क्षेत्र नम्बर 1 श्याम ढकाल र कैलाली क्षेत्र नम्बर 5 महेश्वर पाठकलाई टिकट दिने तयारी गरेको स्रोतले जनाएको छ। त्यस्तै बैठकमा महाधिवेशनको तयारी र पछिल्लो राजनैतिक घटनाक्रमका विषय पनि छलफल हुने एक नेताले बताएका छन्। थाइल्यान्डमा भएको सैनिक कुको अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले कुप्रति गम्भीर चासो व्यक्त गर्दै यथाशीघ्र संवैधानिक र लोकतान्त्रिक शासन व्यवस्था पुनर्बहालीका लागि आग्रह गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले सैन्य कुको कुनै औचित्य नभएको भन्दै थाइल्यान्डलाई दिने भनिएको $1 करोड बराबरको द्विपक्षीय सहयोग रोक्का हुने चेतावनी दिनुभएको छ। थाई नागरिक सङ्घको मित्रतालाई निकै महत्त्व दिने भए पनि सैन्य कुका कारण दुई देशबीचको सम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्ने उहाँको भनाइ छ। बेलायतले सबै पक्षहरूले आफ्नो मतभेदभन्दा माथि उठेर लोकतन्त्र र कानुनी शासन व्यवस्थाको मूल्य मान्यता पालना गर्न आग्रह गरेको छ। यस्तै फ्रान्स, जर्मनी, जापान, सिङ्गापुर लगायतका देशले पनि सेनाले सत्ता कब्जा गरेकोमा गम्भीर आपत्ति प्रकट गरेका छन्। युरोपेली युनियनले छिटोभन्दा छिटो विश्वसनीय र समावेशी चुनाव गर्न अत्यावश्यक भएकोमा जोड दिएको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली डेयर डेभिल्स तथा किङ्स इलेभेन पन्जाब र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ। अङ्क तालिकाको 6 स्थानमा रहेको मुम्बई र अन्तिम स्थानमा रहेको दिल्ली बीचको खेल अपराह सभा 4 बजेपछि सुरु हुनेछ। 12 खेलबाट 10 अङ्क जडेको मुम्बई आजको खेलमा विजयी हुँदै प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राख्नेछ भने दिल्लीले मुम्बईलाई रोक्ने प्रयास गर्नेछ। यस्तै बेलुका 8 बजेपछि हुने दोस्रो खेलमा तालिकाको 4 स्थानमा रहेको राजस्थान रोयल्स र शीर्ष स्थानमा रहेको किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुन लागेको हो। 12 खेलबाट 14 अङ्क जोडेको राजस्थान पन्जाबलाई पराजित गर्न सके प्लेअफमा पुग्नेछ भने प्लेअफमा पुगिसकेको पन्जाब आजको खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेको चेन्नईसँग अङ्क दूरी 4 को फरक बनाउने कोसिसमा हुनेछ।